हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चीजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ सही जवाफ हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाणी समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नु होला। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौखानुस गाउँ। नमस्कार अनि धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको प्रख्यामा बस्नुहुने तपाईँ सम्पूर्णमा। कार्यक्रम लौखानुस गाउँ लिएर आज पनि उपस्थित भएको छु म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। हरेक बुधबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजेसम्म रहन्छौँ कार्यक्रम लौखानुस गाउँमा। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम लौखानुस गाउँ। कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँ खाने कथाको खेल खेल्नेछौँ। गाउँ खाने कथाको खेल खेल्नको लागि तपाईँ 0556363332 अनि 0556363333 को बाटो हुँदै तपाईँ यहाँसम्म आउनुपर्ने हुन्छ। त्यसैले तपाईँको आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थिच्दै गर्नुहोस् 0556363332 0556363333। यो दुईवटा बाटो तपाईँको लागि बिल्कुलै खुल्ला गरिसकेका छौँ। यहाँसम्म आइसकेपछि तपाईँलाई हामी एउटा गाउँ खाने कथा राख्नेछौँ। गाउँ खाने कथाको सही जवाब दिन सक्नुभयो भने तपाईँ विजेता पनि बन्न सक्नुहुन्छ। तपाईँहरूमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरिएको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया, सामसुङ, कलर्स, स्पाइस, लाभा, माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। र सँगसँगै एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाइन्छ र एनसेल, एनटिसीका सिम कार्ड पनि उपलब्ध रहेको जानकारी गराउँदछु। फोन नम्बर रहेको छ 0556582801 र मोबाइल नम्बर 9845051228। इलेक्ट्रोनिक्सका सामान, आफ्नो एन्ड्रोइड मोबाइललाई आवश्यक पर्ने एप्लिकेसनको लागि तपाईँ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनमा जान सक्नुहुन्छ। यो त रह्यो छोटो जानकारी एमुन मोबाइल हाउसको। कार्यक्रममा यति बेला कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु राजको। 0556363332 अनि 0556363333 हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँ खाने कथाको खेल खेल्नेछौँ। रमाइलो हुने गर्दछ गाउँ खाने कथा तपाईँको आफ्नै गाउँ सहर अझ बनाउन तपाईँको आफ्नै ठाउँमा रहेका चिनजानका कुरालाई घुमाउरो पारामा सोधिने एउटा खेल हो गाउँ खाने कथा। त्यसो त हामी मकै छोडाउने बेलामा, मकैको जुत्ता बाँध्ने बेलामा पनि यो खेल खेल्ने गर्दछौँ र हार्नेले गाउँ दिने र जित्नेले गाउँ लिने गरिन्छ भने त्यो गाउँलाई चाहिँ सुधार्ने प्रयास दुवैपट्टिबाट हुने गर्दछ। 0556363332 अनि 0556363333 तपाईँको लागि यति बेला कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु अनि खेल खेल्छु गाउँ खाने कथाको। को हुनुहुन्छ हजुर? नमस्कार। नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? पर्साबाट हो, सागर। पर्साबाट सागर। सागरजीको पछाडि के होला? तिवारी। सागर तिवारी के गर्नुहुन्छ सागरजी? शुभकामना छ तपाईँको प्लस टू चाहिँ एकदम राम्रो रिजल्ट आओस्, हाम्रो शुभकामना। अनि यो पढाइको अलावा के गर्न मनपर्छ सागरजीलाई? केही हाम्रो कम्प्युटरमा नि कुनै समस्या देखियो भने सागरजीलाई भेट्न आउनु पर्ला जस्तो छ होइन? कार्यक्रममा आउनुभएको छ सागरजी, गाउँ खाने कथा राख्छु है त, ध्यान दिएर सुन्नु होला, सजिलो छ। हड्डीभित्र मासु, मेरो मासुभित्र पानी, भोक तिर्खा मेटाउन खाउँ छानी छानी, के होला सागरजी? सुन्नुभयो? जवाफ के होला त? कटहर हो। कटहर? अब हो कि होइन भनेर चाहिँ तपाईँ आफै भन्नुपर्ने हुन्छ, मैले भन्न मिल्दैन, जवाफ तपाईँको चाहिएको हामीलाई। हड्डीभित्र मासु मेरो मासुभित्र पानी भोग तिर्ख मेटाउन खाउँ छानी छानी के होला नरिवल कटर कि नरिवल नरिवल अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त सही जवाफ सागरजी अलिकता कन्फ्युजन भयो तर मिलाउनु भयो विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार पर्साबाट सागर तिवारी आउनुभएको थियो र सही जवाफ पनि दिइसक्नु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ जिरौनाबाट मेन्जन लामा अनिल तामाङ पनि हो है मैले मेन्जनै भने मेन्जनजी के गर्नुहुन्छ बसी बसाइ बाहेक अलावा सानोतिनो काम छ है अब कार्यक्रममा सायद पहिलोपल्ट हो तपाईँको मेरो भेटघाट जस्तो लाग्यो नि अघिको एन्सर तपाईँले भन्नुभयो तपाईँले उता प्रविधिमा भन्नुभयो होला यता अनेरमै आएर भन्नुपर्ने हुन्छ अब तपाईँको लागि त अर्को छ रूप हेर्दा साह्रै कालो बोली अति मिठो के होला यसको नाउँ भनिदेऊ न छिटो के होला रूप हेर्दा साह्रै कालो बोली अति मिठो के होला यसको नाउँ भनिदेऊ न छिटो के होला कोइली के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब तपाईँ पनि विजेताको सूचीमा आज गाउँ खाने विद्वानहरूको मात्रै प्रवेश भइरहेछ जस्तो लाग्छ मेन्जनजी हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ है त नमस्कार जिराउनबाट मेन्जन लामा आउनुभएको थियो अनिल लामा फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्नुपर्ने हुन्छ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ वीरेन्द्र नगरबाट सुदीप पौडेल सुदीपजी के गर्नुहुन्छ बसी बसौ है कार्यक्रममा आउनुभएको छ सुदीपजी तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहाल्छु है त जङ्गलमा बास बसी खान्छ रातो पानी मानिसले देखे भने टुट्छ जिन्दगानी के होला जङ्गलमा बास बसी खान्छ रातो पानी मानिसले देखे भने टुट्छ जिन्दगानी के होला सुदीपजी हराउनु भयो नि हुन्छ अन्तिम पटक राखेँ है त तपाईँको लागि ध्यान दिएर सुन्नु होला सजिलो छ जङ्गलमा बास बसी खान्छ रातो पानी मानिसले देखे भने टुट्छ जिन्दगानी के होला मैले अलि राम्रोसँग सुनिनँ रगत रातो पानी खानी भनेको छ रगतले रातो पानी खान्छ जङ्गलमा बास बसी खान्छ रातो पानी मानिसले देखे भने टुट्छ जिन्दगानी के होला सुदीपजी गाह्रो भयो अब अरू साथीहरूलाई पालो दिने हो कि हुन्छ छुट्टिन्छौँ है त नमस्कार सुदीप पौडेल वीरेन्द्रनगर आउनु भयो वीरेन्द्रनगरदेखि आउनुभएको थियो निकै नै सजिलो थियो खै उहाँले मिलाउन सक्नु भएन कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु फेरि पनि कहाँदेखि को हुनुहुन्छ उहाँलाई नि स्वागत गर्छु हजुर नमस्कार नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँको आवाज हामीले स्पष्ट सुनिराखेको छैनौँ कृपया पुनः एकपटक राखेर फेरि गर्नुहुन्छ कि उहाँसँग कुराकानी हुन सकेन सायद नेटवर्कको प्रब्लमले गर्दा पनि हुनसक्छ कोही बेला मोबाइलबाट गर्नुभएको छ भने मोबाइलमा समस्या आएको पनि हुनसक्छ उहाँको आवाज हामीले सुन्न सकेनौँ भने हाम्रो आवाज उहाँले पनि सुन्न सक्नुभएको थिएन जस्तो लाग्छ यति बेला फेरि कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म वीरेन्द्रनगर सात बर्मनगरबाट भानुपन्त भानुजी हजुर के छ हो हालखबर एकदम ठिकठाक छ तपाईँको मेरो पनि ठिक छ राजको पनि ठिक छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँ खाने कथा ट्याकै राखिहालेँ है त तपाईँलाई थाहा छ नि त विस्तृत रूपमा कार्यक्रमको बारेमा त्यसैले जङ्गलमा बास बसी खान्छ रातो पानी, मानिसले देखे भने टुट्छ जिन्दगानी, के होला? जुम्रा। जुम्रा। हजुर। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। भानुजी, सही जवाब आएको छ, विजेताको सूचीमा पनि पर्नु भएको छ। कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। भानु पन्त वीरेन्द्रनगरदेखि मिलाएर जानु भइसकेको छ। कार्यक्रम लौ खानुस् गाउँको बसाइमा छौँ, तपाईँसँग रमाइलो कुराकानीको साथमा लौ खानुस् गाउँमा गाउँ खाने कथाको खेल खेलिरहेका छौँ। यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँग पनि कुराकानी गर्छु अनि खेल खेल्छु। कहाँदेखि को हुनुहुन्छ उहाँ? हजुर नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? टाढीदेखि अम्बिका पाठक। अन्जिता। अन्जिता। अन्जिता पाठक, के गर्दै हुनुहुन्छ अन्जिताजी? यत्तिकै हो। एकछिन पछि र अगाडि के गरिराख्नु भएको थियो? ए, रेडियो सुन्दै हुनुहुन्थ्यो। कार्यक्रम लौ खानुस् गाउँको बारेमा थाहा छ तपाईँलाई? हुन्छ, त्यसो भए तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालेँ है त। रुखभरि तर्ल्याङ तुर्लुङ झुन्डिएको हुन्छ, फुल होला भनौँ भने बच्चा जन्माइदिन्छ, के होला? कहिलेकाहीँ हाम्रै घरतिर पनि देख्न सकिन्छ। रुखभरि तर्ल्याङ तुर्लुङ झुन्डिएको हुन्छ, फुल होला भनौँ भने बच्चा जन्माइदिन्छ, के होला? रुखमा झुन्डिन्छ अरे, अब त्यसलाई हामीले चाहिँ फुल हो भनेर भनौँ भने चाहिँ उसले बच्चा जन्माउँछ अरे त्यो चिजले, के होला भनेर चाहिँ गाउँखाने कथाले भनेको छ। तपाईँको जवाब के आउँछ? चरा। चराले बच्चा जन्माउँछ र अन्डा पार्छ है। अन्जिता जी, गाह्रो लाग्यो हो? के गर्ने त, छुट्टिने है? हुन्छ, कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। अन्जिता पाठक आउनु भएको थियो टाढीदेखि, उहाँले कोसिस त गर्नुभएको हो तर मिल्न भने सकेको छैन। तपाईँ पनि आउन सक्नुहुन्छ 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ, रमाइलो खेलको लागि, गाउँ खाने कथाको खेलको लागि। रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति हो। यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँग पनि कुराकानी गर्छु। नमस्कार। नमस्कार राजनजी, नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? पर्साबाट विज्ञान श्रेष्ठ। हजुर, के छ विज्ञानजी खबर? दिनहरू दिनहरू के गरी बितिरहेका छन्? राम्रै चलिरहेछ है यो गर्मीमा पनि पसल। ल ठिक छ, त्यसो भए कार्यक्रममा आउनु भएको छ, गाउने कथा राखिहालेँ है त। रुखभरि तर्ल्याङ तुर्लुङ झुन्डिएको हुन्छ, फुल होला भनौँ भने बच्चा जन्माइदिन्छ, के होला? चमेरा। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। सही जवाब। विजेताको लिस्टमा तपाईँ पनि पर्नु भएको छ, कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। विज्ञान श्रेष्ठ आउनु भएको थियो, उहाँले ठ्याक्कै मिलाइसक्नु भएको छ, केही आनाकानी नगरिकन ठ्याक्कै मिलाउनु भएको छ। पक्कै पनि चमेरोले अन्डा पार्दैन, बच्चा नै जन्माउँछ। यति बेला भने कार्यक्रममा पालो भएको छ छोटो सन्देशमूलक व्यावसायिक विश्रामको भन्नुभएको थियो, सँगसँगै यति बेला एउटा सङ्गीत पनि सुन्नुपर्छ भन्ने राजको इसारा पाएको छु। यतिखेर तपाईँको लागि यो सङ्गीत, त्यसपछि छोटो सन्देशमूलक व्यावसायिक विश्राम। माया छिक्यो डराले किन मन फेरेको

के तपाईँ कोरिया नै जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। विगत 9 वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। हाम्रा विशेषताहरू: उचित परामर्श पछि मात्र भर्ना लिइने, शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको, परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम, मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने, सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत संस्था। सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिलो तला शाखा खैरहनी 4 पूर्वी चितवन पर्सा नेपाल बैङ्क सँगै फोन 9845065401 9845067636 र 9855059007। गयो जिन्दगी दोस्तै भयो, त कहिले 8 पास नहुने भइस्? म कहिले एसएलसी पास नहुने भए? त्यही त यार, अब पढेर काम छैन। छि, हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ? भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि, फोन नम्बर 0556563396, मोबाइल 9855052377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ? म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। नमस्कार, म गायिका आस्था राव, तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 MHz। अर्पण सबैका लागि, सधैँका लागि। फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँको बसाईमा। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np को प्रस्तुत कार्यक्रम लौखानुस गाउँको यो बसाईमा हुनुहुन्छ। म चाहिँ तपाईँको दिलको साथी राजन दिल गुरुङ, र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। 0556563332 र 0556563333 तपाईँको लागि खुल्ला गरेका छौँ। यहाँसम्म आउनुहोस्, तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँखाने कथाको खेल खेल्नेछौँ। र गाउँखाने कथाको खेल खेलिसकेपछि सही जवाफ दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले। यदि भन्दा भन्दै कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पनि पाएको छु राजबाट, उहाँसँग कुराकानी गर्छु। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? जुट पानी चारदेखि गणेश भट्ट। गणेशजी के गर्नुहुन्छ? आराम हुनुहुन्छ नि है? हुन्छ, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि एउटा गाउँखाने कथा राखिहाल्यो है त। रङ हुन्छ रातो, यसको रूप चाहिँ धुलो, पूजा आजा गर्दा भने काम दिन्छ ठुलो, के होला? रङ हुन्छ रातो, यसको रूप चाहिँ धुलो, पूजा आजा गर्दा भने काम दिन्छ ठुलो, के होला? धुप। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, सोधौँ हाम्रो कम्प्युटरले के भन्छ। अब कम्प्युटरले बिग्रियो भनेको छ, अब यसको सही जवाफ के हो भनेर जान्नको लागि कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। हुन्छ, आज तपाईँहरूसँग कुराकानी भयो कार्यक्रम लौखानुस गाउँमा। फेरि पनि कोही सहभागी हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नुपर्छ भन्ने राजको इसारा पाएको छु। कहाँदेखि को हुनुहुन्छ? 0556563332 र 32 तपाईँको लागि खुल्ला गरेका छौँ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। नमस्ते। उहाँको आवाज हामीले सुन्न सकेनौँ, प्रविधिबाट राज मिलाउने प्रयासमा हुनुहुन्छ तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँखाने कथाको खेल खेल्नको लागि राज कुराकानी गर्दै हुनुहुन्छ उहाँसँग। अब भने हामी अन्तिम सहभागीलाई मात्रै लिन्छौँ कार्यक्रममा, को हुनुहुन्छ? हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भण्डारादेखि माया सिलवाल। मायाजी के छ हालखबर? ए धेरै पछि आउनुभयो नि कार्यक्रममा। हुन्छ तपाईँको लागि पनि गाउँ हुने कथा राखिहालेँ है त। रङ्ग हुन्छ रातो यसको रूप चाहिँ धुलो, पूजाआजा गर्दा भने काम दिन्छ ठुलो, के होला? अबिर। के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाफ। सही जवाफ। विजेताको सूचीमा माया सिलवालजी पनि पर्नुभएको छ। मायाजी कार्यक्रम सुन्दै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। माया सिलवाल भण्डारादेखि आउनुभएको थियो, उहाँले मिलाइसक्नु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। आज धेरै साथीहरू आउनुभयो, पर्सादेखि सागर तिवारी मिलाउनु भएको छ, जिराउनदेखि मेन्जन लामा अनिल आउनुभएको थियो, उहाँले मिलाउनु भएको छ, वीरेन्द्रनगरदेखि सुदीप पौडेल उहाँले मिलाउन सक्नु भएन, वीरेन्द्रनगरदेखि भानुपन्त उहाँले मिलाउन सक्नुभयो, टाँडीदेखि अन्जिता पाठक आउनुभएको थियो, उहाँले पनि मिलाउन सक्नु भएन, पर्साबाट विज्ञान श्रेष्ठ मिलाउनु भएको छ भने, जुटपानीबाट गणेश भट्ट आउनुभएको थियो, उहाँले मिलाउन सक्नु भएन, र अन्तिममा भण्डारादेखि माया सिलवाल आउनुभएको थियो, उहाँले मिलाउनु भएको छ, र मिलाउनु हुने तपाईँमध्ये एकजनालाई मात्रै पुरस्कारको व्यवस्था गरिएको छ, त्यसैले गोला बनाउने जिम्मा राजलाई दिन्छु। त्यति जेलको लागि भने एउटा सङ्गीत तपाईँको अगाडि सार्नुपर्ने हुन्छ। अबको क्रममा यो सङ्गीत अनि गोला बनाउने जिम्मा पनि राजलाई, त्यसपछि फेरि आउनेछौँ। तिमी यता म उता ज्यान त टाढा छ, निकै नै सुमधुर अनि कर्णप्रिय भाका तपाईँको माझमा राखिरहेका छौँ, पृष्ठभूमिमा पनि बजिरहेको छ। यही भाकालाई हामी केही बेरपछि उठाउनेछौँ। यति बेला भने मेरो हातमा गोला परिसकेको छ। आजको विजेता हुनुहुन्छ, पर्सादेखि आउनुभएको थियो, विज्ञान श्रेष्ठ। विज्ञानजीलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ विज्ञान श्रेष्ठजी। तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नु भएको छ। तपाईँ एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यालयमा आएर, अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। र तपाईँ यति बेला मलाई सुनिराख्नु भएको छ भने हाम्रा टेन्सन पार्टनर राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि पनि अनुरोध गर्दछु। तपाईँको पुरस्कार घरमै पनि आउन सक्छ, त्यसैले मोबाइल नम्बर टिपाउनुको लागि आग्रह गर्छु। अब भने कार्यक्रम लौ खानुस गाउँबाट बिदा लिनुपर्ने बेला भइसकेको छ। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि आभार व्यक्त गर्दछु। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। र पुरस्कारको व्यवस्था गरिदिने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको आजको यो बसाइबाट म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। अब तपाईँ